नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। चितवन जिल्लामा उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम शुरू भएको छ। जिल्ला निर्वाचन कार्य चितवनले आज पत्रकार तथा राजनैतिक दलसँग अन्तर्क्रिया गरेर मतदाता शिक्षा कार्यक्रम शुरू गरेको हो। छलफलमा विद्युतीय मतदान प्रक्रिया र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमबारे जानकारी दिइएको थियो। चितवनका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले मतदातालाई आफ्नो नामावली दर्ता गरी भोट हाल्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। उहाँले पत्रकार नागरिक समाज तथा राजनैतिक दललाई मतदाता शिक्षाका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो। सो क्रममा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले असर 8 मा हुन लागेको उपनिर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो। वैशाख बिस गतेसम्म 18 वर्ष पुगेकाले मतदान गर्न पाउने भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जनमानसमा चेतना दिन समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ। आज दिएको जानकारी अनुसार चितवनमा वैशाख 11 गतेदेखि निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा कार्यकर्ताका लागि प्रशिक्षण समेत सुरु हुनेछ। चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्न लागिएकाले तयारी तीव्र पारिएको छ। आगामी असार 8 गते चितवन क्षेत्र नम्बर 4 लगायत देशका विभिन्न क्षेत्रहरूमा निर्वाचन गर्न लागिएको हो। रोटरी क्लब अफ चितवनले चार्टर दिवसको अवसरमा आज देवघाट स्थित राम जानकी बालिका आश्रममा आर्थिक तथा फलफुल सहयोग गरेको छ। बिहान नानगढबाट साइकलमा देवघाट पुगेका क्लबका पदाधिकारीहरूले आश्रमका बालबालिकाहरूलाई सहयोग गरेका हुन्। क्लबले बालिकाहरूको शिक्षा दीक्षा र भोजनका लागि 60,000 रुपियाँ सहयोग गरेको छ। आश्रममा आयोजना गरेको आर्थिक तथा फलफुल वितरण कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रविन्द्र पिया रहनुभयो। त्यस्तै अतिथिहरूमा कार्यक्रम संयोजक दिलीप मैनाली, रोटरी क्लब अफ नानगढका अध्यक्ष सनलाल प्रधान, साइकल अभियान चितवनका संयोजक अमरदेव प्रधान, आश्रमकी सावित्री टन्डन लगायत रहनु भएको थियो। कार्यक्रम क्लबका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। आश्रममा 12 जना बालिकाहरू रहेका छन्। चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले जवाबदेहीपन, पारदर्शिता र सदाचार प्रबन्धनका लागि भ्रष्टाचार विरुद्ध अभियान चितवनले जारी गरेको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ। मध्यमाञ्चलका क्षेत्रीय प्रशासक भोला प्रसाद शिवाकोटीको रोहबरमा जिल्ला प्रशासन कार्य चितवनमा आज आयोजित एक कार्यक्रममा उहाँले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो। प्रतिबद्धता पत्रमा जवाबदेहीपन, पारदर्शिता, सदाचार, सेवा प्रवाह, गुनासो व्यवस्थापन, खरिद बिक्री प्रक्रिया, कानूनको शासन प्रतिको प्रतिबद्धता र प्रतिबद्धता कानून र अनुगमन सम्बन्धमा विभिन्न बुदाहरू समावेश गरिएका छन्। सो अवसरमा क्षेत्रीय प्रशासक सेवाकोटीले सामाजिक विकृतिका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि मानसिक रूपमै राष्ट्र सेवा कर्मचारी सकारात्मक बन्नुपर्ने बताउनुभयो। अहिले भ्रष्टाचार न्यूनीकरण गर्न नसके आगामी पुस्ताको भविष्य अन्धकारमय हुने उहाँले बताउनुभयो। प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै प्रमुख जिल्लाधिकारी शर्माले यो प्रतिबद्धता आफूसँगै जिल्लाका सबै कार्यालय प्रमुख सेवा राष्ट्र सेवा कर्मचारीका लागि भएको बताउनुभयो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख विश्वनाथ काले भ्रष्टाचार नियन्त्रणमा सबै सहयोगी बन्नुपर्ने बताउनुभयो। क्षेत्रीय कार्यालयमा 1,500 उछुरी परेको र तीमाथि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा ट्रान्सफर्मेसन इन्टरनेसनलका सदस्य एवं पूर्व गृह सचिव खेमराज रेग्मी, चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी तिलक पौडेल, भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठ, विनोद भट्टराई, शर्मिला पण्डित लगायतले बोल्नु भएको थियो। कार्यक्रम जिल्ला प्रशासनकाले चितवनले तयार पारेको विद्युतीय बडापत्रको उद्घाटन गरी शुभारम्भ गरिएको थियो। सो अवसरमा प्रमुख जिल्लाधिकारी शर्माले आफू चितवनमा आएपछि 1 वर्षको अवधिमा गरेका सुधारका 42 बुदा सार्वजनिक गराउनु भएको थियो। जिल्लाका सबै कार्यालयको बडापत्र समावेश गरिएको पुस्तक पनि सो अवसरमा विमोचन गरिएको थियो। फुटपाथमा विभिन्न पेसामा आधारित स्वरोजगार व्यवसायहरूले बिना विकल्प आफूहरू लखेटिने गरेको भन्दै आज नानगढमा धरना दिएका हुन्। फुटपाथ व्यवसायीहरूलाई नगरपालिकाले वा संघसँग मिली हटाउने निर्णय गरेपछि आज व्यवसायीले बिहान 11 बजेदेखि अपराह 4 बजेसम्म धरना दिएका हुन्। अहिलेको महँगीको अनुपातमा र बढ्दो बेरोजगारीको अवस्थामा आफ्ना बालबच्चालाई पालन पोषण गर्न, शिक्षा स्वास्थ्य तथा आधारभूत आवश्यकताहरू पूरा गर्न कठिन भएको भन्दै 5 बजे माग राख्दै उनीहरूले आज नगरपालिका घेराउ गरेका हुन्। बिहान 5 बजेदेखि 10 बजेसम्म निर्बाध रूपमा फुटपाथ व्यवसाय गर्ने व्यवस्था मिलाउनु पर्ने, बिहान 10 बजेबाट 4 बजेसम्म सडकभन्दा 25 मिटर भन्दा भित्रको भागमा व्यवसाय गर्ने व्यवस्था मिलाउनु पर्ने र बेलुका 4 बजेदेखि पूरै समय खुल्ला गरिनुपर्ने, बिदाको समयमा पुरै खुल्ला गर्ने व्यवस्था हुनुपर्ने, दसैँ तिहारमा पनि पुरै खुल्ने व्यवस्था हुनुपर्ने र दिगो वैकल्पिक व्यवस्थापनको लागि काउन्टर सहितको मिनी मार्केटको व्यवस्था मिलाउनु पर्ने, जस्ता 5 बजे आफ्ना मागहरू राखी धरनामा बसेको संयुक्त सङ्घर्ष समितिका संयोजक टिका बहादुर पौडेलले बताउनुभयो। आफूहरू खुल्ला आकाशमा बस्दा पनि आफूहरूलाई विस्थापित गर्न खोजेको उनीहरूको आरोप छ। सरकारले आफूहरूलाई रोजगार दिनुको सट्टा उल्टै विस्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन्। नगरपालिकाले चालेको कदम आफूहरूका लागि मान्य नहुने भन्दै आन्दोलनमा उत्रिएको नेपाल फलफुल खुद्रा व्यवसाय संघका अध्यक्ष विष्णुराम लामिसानेले बताउनुभयो। बजार अनुगमनका क्रममा म्याद नाकेका र अखाद्य वस्तु मिसार गरेका 46 वटा व्यवसायिक फर्ममाथि जिल्ला प्रशासनकाले चितवनले यस आर्थिक वर्षमा मुद्दा चलाएको छ। पछिल्लो समय नियमित ढङ्गबाट अनुगमन बढाएपछि गत वर्षको तुलनामा त्यस्ता धेरै व्यवसायहरूमाथि मुद्दा चलाइएको बजार संरचना देखेर्दा विष्णुभक्त पौडेलले बताउनुभयो। गत आर्थिक वर्षमा जम्मा 21 वटा फर्म एवं व्यवसाय विरुद्ध स्थानीय प्रशासनले मुद्दा चलाएको पौडेलले बताउनुभयो। जसमध्ये 23 वटा मुद्दाको फैसला भइसकेको छ भने बाँकीको प्रक्रियामै रहेको छ। त्यस्ता फर्महरूलाई खाद्य ऐन 2023 तथा खाद्य नियमावली 2027 दफा 5 उपदफा 1 अन्तर्गत कारवाही गरिएको हो। लैङ्गिक हिंसा र मनोसामाजिक स्वास्थ्य सम्बन्धी 5 दिने तालिम आज दोस्रो दिन पनि जारी रहेको छ। कालिका सामुदायिक महिला विकास केन्द्र माडीको आयोजना एवं केयर नेपाल अस्ट्रेलियन डेभलपमेन्ट कर्पोरेसनको सहयोगमा तालिमको आयोजना गरिएको हो। नानगढमा जारी सो तालिममा पश्चिम चितवनका 6 वटा गाविस र माडीका 4 वटा गाविस गरी 10 वटा गाविसका 1 पुरुष 18 जनाको सहभागिता रहेको छ। समुदाय स्तरका सहजकर्ताहरूलाई दिएको सो तालिममा केयर नेपालकी कार्यक्रममा देखिँदा बेबी शाहले सहजीकरण गर्नुभएको छ। रूपान्तरणको लागि महिला सशक्तिकरण सूक्ष्म तेस्रो कार्यक्रम अन्तर्गत मनोसामाजिक समस्यामा परेका व्यक्तिहरूलाई प्राविधिक सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको कालिका सामुदायिक महिला विकास केन्द्र माडीका कार्यक्रम संयोजक कृष्ण पन्तले जानकारी दिनुभयो। मापदण्ड विपरीत सञ्चालनमा आएका नलप्रासीमा रहेका कर्सर उद्योगहरू बन्द भएको 1 हप्तापछि पुनः सञ्चालनमा आएका छन्। सरकारी मापदण्ड विपरीत भएको भन्दै जिल्लामा रहेका 11 मध्ये 4 वटा कर्सर उद्योगमा गत हप्ता चितवन राष्ट्रिय निकुञ्जले 81 बन्द गराएका कर्सर उद्योग सञ्चालनमा आएका हुन्। जिल्लामा रहेका कर्सर उद्योग मध्ये कालिका कर्सर उद्योग, नलपुर कर्सर उद्योग, त्रिशक्ति कर्सर उद्योग र महालक्ष्मी कर्सर उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले 1 हप्ता अघि तालाबन्दी गर्नका साथै बाँकी 7 कर्सर उद्योग पनि बन्द गर्ने स्थानीय प्रशासनले समय दिएका थिए। वन मन्त्रालयको ठाडो हस्तक्षेपमा बन्द भएका कर्सर उद्योग खुल्नका साथै बाँकी कर्सर उद्योग समेत बन्द नगर्न प्रशासनलाई समय दिएपछि कर्सर उद्योग सञ्चालनमा आएका हुन्। निकुञ्जभित्र रहेका 4 कर्सर उद्योग बन्द भएपछि व्यवसायीहरू काठमाडौँ पुगेर आन्दोलन थालेपछि बाध्य भएर असार मसान्तसम्म सञ्चालन गर्न अनुमति दिएको र त्यसपछि मापदण्ड पुरा गरेर सञ्चालन गर्न सहमति भएको नलपुर कर्सर उद्योगका सञ्चालक संयोजक गोविन्द श्रेष्ठले बताउनुभयो। नलप्रासीमा रहेका 11 वटा नै कर्सर उद्योग मापदण्ड विपरीत सञ्चालनमा आएका र 30 बेला स्थान मसान्तभित्र बन्द गरिने जिल्ला प्रशासनले जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, वर्तमान सरकार अहिलेसम्म के निर्णय भएको भन्ने माओवादी नेता टोपबहादुर रायमाझीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? ए, केही नगर्दा 30 लाख बे तत्काल केही गर्न सकिन्न, सी प्रतिपक्षीको धर्म।